नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोयमा. प्रोग्राम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेको छु. प्राविधिक कसैबाट पनि मलाई साथ मिलिरहेको छ. राज र म छु तपाईँको आफ्नै साथी दिवस मगर. अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा हामीलाई सुनेर साथ दिन दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु. कार्यक्रम जस्ट फर इन्जोय हरेक दिन बिहान 11 बजेको अर्पण खबरपछि करिब करिब 12 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz. कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुन्छ. त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ. 056-55-363-32 056-55-363-33 यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ. आज हामीले एउटा टपिक्स लिएर आएका छौँ. त्यो टपिक्समा कुराकानी गर्छौँ र तपाईँको भ्यू बुझ्छौँ र त्यो टपिक्स चाहिँ तपाईँ आएपछि मात्रै म भन्छु. अहिले चाहिँ तपाईँलाई खुल्दुली बनाइराख्छु र अब कार्यक्रमको सुरुमा एउटा सुमधुर आवाजमा सजिएको गीत सुन्नुपर्ने हुन्छ. त्यसपछि हामी उपस्थित हुने नै छौँ. ले जाओ रात, ले जाओ सपना, ले जाओ सारा दिन. जे होला त्यो भई जला, केही भए दिलमै होला त्यो मायाको दुई पल. झलमल झलमल झलमल झलमल जिन्दगीको दुई पल. झलमल झलमल झलमल झलमल जिन्दगीको दुई पल. जवान मुटु बहकिन्छ, आगो बिना नै दहकिन्छ. दिलमा धक्का दिइसक्यो, दिलले चोट लिइसक्यो. देउ मायाको दुई पल. हलचल हलचल हलचल हलचल जिन्दगीको दुई पल. हलचल हलचल हलचल हलचल जिन्दगीको दुई पल. यसरी माया तडपिन्छ. जसरी मुटु धड्किन्छ त्यसरी माया तडपिन्छ. हुने कुरा भइसक्यो, नहुने पनि भइसक्यो. चल हल चल हल चल हल चल जिन्दगीको दुई पल. हल यो सुमधुर गीतपछि पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ जस्ट फर इन्जोय, जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्न तपाईँ पनि आउन सक्नुहुन्छ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332, 0556 63 333। आज हामीले एउटा टपिक्स लिएर आएका छौँ, त्यो टपिक्समा तपाईँसँग कुराकानी गर्छौँ र तपाईँको भ्यू बुझ्छौँ। तपाईँको भ्यू कस्तो हुन्छ त्यसको लागि तपाईँले टेलिफोन डायल गर्नुपर्ने हुन्छ, 0556 63 333, 0556 63 333। जस्ट फर इन्जोय रेडियो अर्फण 104.5 मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई साथ दिन सक्नुहुनेछ, www.radioarfan.com.np मार्फत प्रत्यक्ष रूपमा साथ दिन सक्नुहुनेछ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ जस्ट रमाइलो गर्न। यो 45 मिनटको समयमा 12 बजीसम्म मात्रै हामी उपस्थित हुन्छौँ र यो जस्ट 45 मिनटको समयमा जस्ट रमाइलो गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ, 0556 63 333, 0556 63 333। कार्यक्रममा मलाई प्राविधिक कक्षबाट भने साथी मिलिरहेको छ राज र मसु तपाईँकै जस्ट फर इन्जोयको साथी दिवस मगर। प्रोग्राम जस्ट फर इन्जोयमा भने अब एउटा सुमधुर आवाजमा सजिएको गीत सुन्नुपर्ने हुन्छ, त्यो गीतपछि तपाईँसँग उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाँडी, फोन नम्बर 0556 63 341। टाइल्स, सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागी मात्र मैनाली हाइड्रोडेन सेनेटरी।

यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रम जस्ट फर इन्जोयमा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम जस्ट फर इन्जोय। जस्ट फर इन्जोयमा मलाई प्राविधिक कक्षबाट पनि साथ मिलिरहेको छ राज र म छु तपाईँकै आफ्नै साथी दिवस मगर। कार्यक्रम जस्ट फर इन्जोयलाई सामुदायिकमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सुन्न सक्नुहुनेछ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा पनि साथ दिन सक्नुहुनेछ। जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 353 33। आज हामीले एउटा टपिक्स लिएर आएका छौँ, त्यो टपिक्समा तपाईँसँग कुराकानी गर्छौँ र तपाईँको भ्यू बुझ्छौँ। त्यो टपिक्समा चाहिँ तपाईँको भ्यू कस्तो हुनेछ हामीलाई अलिक कौतुलता भइरहेको छ, तपाईँलाई पनि कौतुलता भएकै होला हामीले के टपिक्स लिएर आएको छ कसरी कुरा गर्ने होला। डर मान्नु पर्दैन, तपाईँ कार्यक्रममा सिधै आउन सक्नुहुनेछ र तपाईँ र हाम्रो कार्यक्रममा सिधै आउन सक्नुहुनेछ, तपाईँसँग राम्रो कुराकानी हुनेछ। डर मान्नु पर्दैन, हाम्रो टपिक त्यति गाह्रो चाहिँ छैन र हाम्रो युवा अवस्थालाई लक्षित गरेर ल्याएको टपिक्स छ आजको टपिक्स। त्यो टपिक्समा तपाईँ हाम्रो राम्रो कुराकानी गर्नको लागि 0556 353 33 0556 353 33 को बाटो हामीले खुला गरिसकेका छौँ। सुन्दै हुनुहुन्छ कार्यक्रम जस्ट फर इन्जोय। जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ। अब भने एउटा सङ्ग राख्ने बेला भएको छ, सुनौ 9182 एउटा मिठो सङ्ग। लाइन बन्नु ल टुबाट हामीले मिठो सङ्ग सुनिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332, 0556 63 333। आज टेलिफोन सम्पर्कमा सायद गडबडीको कारणले होला कोही साथी चाहिँ सहभागी भएको छैन। तपाईँ आउन सक्नुहुनेछ 0556 63 332, 0556 63 333। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz, अनि कार्यक्रम जस्ट फर इन्जोय। जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्नको लागि, तपाईँको जस्ट मुड फ्रेस बनाउनको लागि हामीले एउटा टपिक्स लिएर आएको छौँ, युवा वर्गहरूलाई लक्षित गरेको टपिक छ। तपाईँ आउनु सक्नुहुनेछ, दुईवटा बाटो खुल्ला गरिसकेका छौँ, 0556 63 332, 0556 63 333। यो टपिक्समा तपाईँले त्यति डर मान्नु पर्दैन, तपाईँहरूलाई सजिलो टपिक्स रहेको छ। तपाईँ त्यो बाटो भएर आएपछि मात्र हामीले टपिक सुनाउँछु भनेर बाछा खाएको छु, नत्र तपाईँलाई टपिक्स भनिसक्थेँ। र तपाईँले त्यो टपिक्समा आफ्नो भ्यू राख्न सक्नुहुनेछ। त्यो टपिक्समा चाहिँ तपाईँले के भनौँ के भनौँ के भनौँ भनेर डर लागिरहेको छ भने त्यस्तो डर मान्नु पर्दैन, टपिक सजिलो रहेको छ, युवा वर्गलाई लक्षित गरेको टपिक्स रहेको छ। त्यो टपिक्स चाहिँ सबै साथीहरूलाई हुन्छ, मलाई लाग्छ सबै साथीहरूलाई चाहिँ त्यो टपिक्स भएको छ, त्यो कुरा चाहिँ भएको छ। त्यही कुराहरूलाई मैले एउटा लक्षित गरेर चाहिँ आज के हो जस्ट फर इन्जोय प्रोग्राममा लिएर आएको छु। तपाईँ दुईवटा बाटो भएर आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 333 को बाटो भएर आउन सक्नुहुनेछ। कार्यक्रममा आउन आएर त्यो टपिक्समा हामी थोरै रमाइलो कुराकानी गर्छौँ र थोरै हाँसी मजाक पनि गर्छौँ। आज यो जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्ने गर्छौँ। हामी हरेक दिन आउने गर्छ 11 बजेको अर्पण खबरपछि, करिब करिब 12 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। कार्यक्रममा पनि एउटा मिठो सङ्ग सुन्ने बेला भएको छ, राजले मलाई इसारा गरिरहेको छ, यो मिठो सङ्गपछि कार्यक्रममा उपस्थित हुने नै छौँ। भर्खरै हामीले जोडी नम्बर वानबाट नेपाली फिल्मी जोडी नम्बर वानबाट एउटा सुमधुर आवाजमा सजेको गीत राख्यो। त्यो गीतपछि पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ प्रोग्राम जस्ट फर इन्जोय। जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ। आज हामीले एउटा टपिक्स लिएर आएको छौँ, त्यो टपिक्समा कुरा गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ। टपिक्स त्यस्तो गाह्रो छैन, युवावर्गहरूलाई लक्षित गरेको टपिक्स रहेको छ भने अब पनि हामी कार्यक्रमको अन्ततिर छौँ, तर पनि मैले त्यो टपिक्स चाहिँ भन्नुपर्ने बेला भएको छ। टपिक्स रहेको छ आजको, हाम्रो टपिक्स रहेको छ मानिसले प्रेममा के खोज्छ। म रासलाई सोध्न चाहन्छु, रास मानिसले प्रेममा के खोज्छ? रासले भने मानिसले प्रेममा चाहिँ माया खोज्छ अरे। रासले चाहिँ सुमधुर आवाजमा भनिरहेको छ, रासले चाहिँ माया प्रेममा चाहिँ उसले माया खोज्छ अरे। प्रेममा मानिसले पैसा खोज्छ, कसैले माया खोज्छ, कसैले विश्वास खोज्छ। हो यस्तै हो प्रेम भनेको, कसैको प्रेममा धोका हुन्छ, कसैको प्रेम सफल हुन्छ। जे होस् आज हामीले चाहिँ युवावर्गहरूलाई लक्षित गरेको टपिक्स थियो मानिसले प्रेममा के खोज्छ। तपाईँहरूको भ्यू बुझ्न पाएनौँ हामीले, र भ्यू बुझ्ने तत्कर त गरिरहेको थियो, तर पनि टेलिफोन सम्पर्कमा साथीहरू आउने र त्यत्तिकै बेच्छेत हुने मात्रै भएको थियो, तर पनि टेलिफोन सम्पर्कमा हामीले साथीहरूलाई लिन सकेनौँ। केही छैन, भोलि फेरि तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रममा फोन गर्न ट्राई गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै, इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। र मेरो आवाजलाई रेडियो शीर्षमा पुर्याउने प्राविधिक कक्षका मित्र रासलाई पनि विशेष आभार व्यक्त गर्दै, पृष्ठभूमिमा बजिरहेको गीतलाई अगाडि बढाउँदै म तपाईँको आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। You're listening to your favorite radio station, Radio Arpan, 104.5 MHz. Your perfect choice. छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी एस ओम साईराम अस्पताल टाढीमा वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट तपाईँ हाम्रै चिर परिचित वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी विशेषज्ञ डाक्टर अनिल कुमार सिंह डंगोल यही जेठ 17 गते शनिबार दिउँसो 1 बजे आउँदै हुनुहुन्छ। सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनु हुन जानकारी गराउँदछौ। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क ओम साईराम अस्पताल रत्ननगर मेन रोड टाढी, फोन नम्बर 056-561-966 र 561-866। निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना हरिहर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड।